نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. سورة إبراهيم. ألم ترى کیا نہیں تم نے دیکھا إِلَى الَّذِينَ ان لوگوں کی طرف بدلوا جنہوں نے بدل دی نعمت اللہ ہی اللہ کی نعمت کفراً کفر سے وَأَحَلُّوا اور لا اتارا قومهم اپنی قوم کو دار البوار ہلاکت کے گھر میں جہنم جہنم میں یسلونہا چھلسیں گے اس میں وبئس القرار اور برا ہے ٹھکانہ وجعلوا للہ اور انہوں نے بنا لیے اللہ کے لیے اندادن کچھ شریک لیدلو تاکہ وہ بھٹکا دیں ان سبیلی ہی اس کے راستے سے قل کہہ دیجئے تمتعوا فائدہ اٹھا لو فإن مصيركم تو بے شک تمہارا لوٹنا إلى النار آگ کی طرف ہے قل کہہ دیجئے لعبادی الذین آمنوا میرے بندوں سے ان لوگوں سے جو ایمان لائے یقیم الصلاة وہ قائم کریں نماز وینفقوا اور خرچ کریں مما رزقناهم اس میں سے جو رزق دیا ہم نے ان کو سرا چھپ کر وعلانیہ اور ظاہری طور پر من قبلی اس سے پہلے ان یأتی کہ آ جائے یوم وہ دن لا بیع نہیں کوئی تجارت فیہ اس میں ولا خلال اور نہ کوئی دوستی اللہ الذی اللہ وہ ذات ہے خلق جس نے پیدا کیا السماوات والارض آسمانوں اور زمین کو وانزل اور نازل کیا من السماء آسمان سے ماء پانی فأخرج به پھر نکالے ساتھ اس کے क्या लफ्ज़ आखिरी बोला था मैंने, कोई एक लिखेगा? मिनस्समराती, फलों में से रिस्क लकुम, रिस्क तुम्हारे लिए, वसखर लकुम और मुसखर की तुम्हारे लिए कश्तियाँ, सख लकुमुल फुल का कश्तियाँ, लितजरिया ताके चलें, फिल बहरी समंदर में, भी अमरी ही इसके हुक्म से, वसखर लकुम और मुसखर की तुम्हारे लिए, अल अनहार नहरें, वसखर लकुम और मुसखर किया तुम्हारे लिए, अश्शम्सा सूरज, वल्कमर और चांद को, दाइबैन लगातार चलते रहने वाले, वसखर लकुम और मुसखर किया तुम्हारे लिए, अल्लैल वन्नहार रात और दिन को, व आताकुम और अता किया तुमको, मिन कुल्ली हर, मा सअलतुमूह उस चीज़ में से जो मांगी तुमने उससे। देखिए एक एक लफ्ज़ को हक दीजिएगा। माँ जो, सअलतु तुमने मांगी, मुँ उसको, हु उससे, व इन और अगर, तउद्दू तुम शुमार करो, नेमत अल्लाह अल्लाह की नेमत, ला तुखसूहा नहीं तुम शुमार कर सकते उनको, इन्नल इंसाना बेशक इंसान, लज़लूमुन अलबत्ता बड़ा ज़ालिम, कफ़ार बड़ा नाशुक्रा है।